सोचेको थिएँ जीवनभरि तिमीलाई कहिले पनि भेट्दिन, तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि, कहिले हाँसो कहिले रोदन, आउनुहोस् तपाईँ हामी एकैछिन हाँसौ हसाउ गाउँ अनि रमाउ मात्र जस्ट फर इन्जोयमा। अब रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम जस्ट फर इन्जोय, जस्ट फर इन्जोय हरेक दिन बिहान 11 बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम जस्ट फर इन्जोय। हेलो नमस्ते अनि हार्दिक स्वागत गर्न चाहन्छु तपाईँलाई कार्यक्रम जस्ट फर इन्जोयमा। कार्यक्रम जस्ट फर इन्जोय लिएर उपस्थित भइसकेका छौँ। प्राविधिक कक्षबाट पनि मलाई टेक्निकल पार्टबाट सपोर्ट मिलिरहेको छ राज, र म चाहिँ तपाईँकै जस्ट फर इन्जोयको रेगुलर होस्ट दिवस। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनबाट चाहिँ www.radioarpan.com.np मार्फत लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम जस्ट फर इन्जोयलाई सुन्न सक्नुहुनेछ। जस्ट फर इन्जोय हरेक दिन आउने गर्छ 11 बजेको अर्पण खबरपछि करिब करिब 12 बजीसम्मको समयमा हामी उपस्थित हुने गर्दछौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज। र कार्यक्रम जस्ट फर इन्जोयको आजको यो शुक्रबारको एपिसोडमा चाहिँ हामी थोरै विश्वकपको बारेमा पनि जानकारी दिन्छौँ, र त्यहाँबाट इन्डियन आइडलमा पुगेका प्रशान्त तामाङ र डिआइडी डिटेल मास्टरका तेरिया मगरको बारेमा पनि केही जानकारी हामी दिनको लागि उपस्थित भइसकेका छौँ। र कार्यक्रमको सुरुवातमा यो मिठो गीत राख्न चाहन्छु। यो गीतपछि हामी दुईवटै सपोर्टको लागि जानकारी दिनको लागि उपस्थित हुने नै छौँ। I'm कार्यक्रम जस्ट फर इन्जोयमा यो सुमधुर आवाज साङ्गीतिक आवाजसँगै फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँले कार्यक्रम जस्ट फर इन्जोय सुनिरहनु भएको छ। टेक्निकल सपोर्टबाट मलाई राजले सपोर्ट गरिरहेको छ भने तपाईँकै कार्यक्रम जस्ट फर इन्जोयको रेगुलर होस्ट दिवस म छु। आज हामी विश्वकपको बारेमा थोरै जानकारी दिन्छौँ, त्यसपछि डिआइडी लिटिल मास्टर सिजन थ्रीका तेरिया फौजा मगरको बारेमा पनि थोरै तपाईँहरूलाई जानकारी दिनेछौँ। विश्वकप 2030 सुरु भएको थियो, 30 सुरु हुँदा चाहिँ विश्वकप उरुग्वेले विश्वकपको उपाधि जितेको थियो र त्यसमा चाहिँ आयोजक टिमै उरुग्वे थियो। 2030 चाहिँ जम्मा 13 टिमले सहभागी थियो भने 2030 उरुग्वेले विजेता घोषित गरेको थियो। त्यस्तै गरी 2034 इटलीले विश्वकप जितेको थियो र त्यस्तै गरी 1938 पनि इटलीले विश्वकप जितेको थियो र त्यस्तै गरी दुईपटक इटलीले विश्वकप जितिसकेको थियो र एकपटक उरुग्वेले विश्वकप जितिसकेको थियो। त्यस्तै गरी 1942 र 1946 1942 चाहिँ जर्मनीले विश्वकप आयोजना गर्ने भने पनि तर पनि विश्वयुद्धको कारणले गर्दा 1942 र 1946 चाहिँ विश्वकपको आयोजना गर्न सकिएको थिएन। त्यस्तै गरी 1950 फेरि उरुग्वेले नै विश्वकपको हात पारेको थियो। त्यस्तै गरी 1954 जर्मनीले विश्वकप जितेको थियो। त्यस्तै गरी 1958 ब्राजिलले विश्वकप हात पारेको थियो र त्यति बेला पेलेले भर्खर ब्राजिलमा आफ्नो उपस्थिति जनाएको थियो। पेलेले त्यो बेलामा जम्मा 2 गरेको थियो। त्यस्तै गरी 1962 पनि ब्राजिलले विश्वकप जितेको थियो। 1966 पनि इङ्ल्यान्डले विश्वकप जितेको थियो। त्यस्तै गरी 1970 ब्राजिलले विश्वकप जितेको थियो। त्यस्तै गरी 1974 जर्मनीले विश्वकप जितेको थियो भने त्यस्तै गरी 1978 अर्जेन्टिनाले विश्वकप जितेको थियो। अर्जेन्टिनाले आयोजना गरेको विश्वकप चाहिँ अर्जेन्टिनाले जितेको थियो। त्यस्तै गरी 1982 इटलीले विश्वकप जितेको थियो। त्यस्तै गरी 1986 अर्जेन्टिनाले विश्वकप जितेको थियो। त्यस्तै गरी 1990 जर्मनीले विश्वकप जितेको थियो। त्यस्तै गरी 1994 ब्राजिलले विश्वकप जितेको थियो। त्यस्तै गरी 1998 चाहिँ फ्रान्सले विश्वकप जितेको थियो। त्यस्तै गरी 2002 चाहिँ ब्राजिलले विश्वकप जितेको थियो। त्यस्तै गरी 2006 इटलीले विश्वकप जितेको थियो। तर अन्तिममा 2010 चाहिँ स्पेनले एकपटक विश्वकप जितेको थियो। त्यस्तै गरी अब 2014 आज कसले विश्वकप कसले जित्छ भनेर सबै दर्शक श्रोताहरूलाई कौतुलता भइरहेको छ होला। त्यस्तै गरी 0 55 63 33 र 33 बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। तपाईँलाई कुन देशले चाहिँ विश्वकप जित्छ जस्तो लाग्छ तपाईँले भन्न सक्नुहुनेछ 0 55 63 33 र 32 बाटो भएर आउन सक्नुहुनेछ। आजको यो विश्वकपको थोरै भए पनि हामीले हिस्ट्री बजायो र हाम्रो धेरै जस्तो हिस्ट्री आज हाम्रो हुनेछ तेरिया फौजा मगरको बारेमा र उसलाई चाहिँ हामीले भोट माग्नेछौँ र ऊ कसरी डिआइडी लिटिल मास्टरको सिजन 3 टप 5 कसरी पुगेका थिए, कसरी कति सङ्घर्ष गर्नु परेको थियो तेरिया फौजा मगरले भन्ने बारेमा हामी थोरै जानकारी दिन्छौँ र विश्वकप 5 विजेता ब्राजिलले गरेको थियो तर पनि अहिले 2014 पनि ब्राजिलले नै विश्वकप आयोजना गरेको छ। कसले जित्छ त्यो त असार 30 मात्रै थाहा हुन्छ हामीलाई। त्यसै गरी अब यो मिठो साङ्गीतिक आवाजपछि हामी तेरिया फौजा मगरको बारेमा केही जानकारी दिन उपस्थित हुने नै छौँ।

म छु आज धेरै टाढा, हो म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा। नमस्ते, म गायक प्रमोद खरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण 107.5 मेगाहर्ज। गर्न पनि कोही न कोही त चाहिदो रहेछ। हार्दिक स्वागत छ फेरि कार्यक्रम जस्ट फर इन्जोयमा। व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम जस्ट फर इन्जोयमा। कार्यक्रम जस्ट फर इन्जोय सुनिरहनु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्जमा र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ। र जाउँ फेरि विश्वकपकै, विश्वकपतिरै। विश्वकपले धेरैलाई तताएको छ। जम्मा 32 टिमले विश्वकपमा भाग लिन पाए पनि तर विश्वभरिकै देशले त्यसको मजा लिइरहेका छन्। र आज हुने खेलको बारेमा म थोरै जानकारी दिन्छु। आज मेक्सिको विरुद्ध क्यामरुन हुँदैछ। समय 9 बजेर, नेपाली समयअनुसार 9:45 राति हुनेछ। समूहमा रहेको छ, दुवै टिम समूह एमा रहेको छ। र मेक्सिको विरुद्ध क्यामरुन 9:45 राति ए समूहमा रहेको छ। स्पेन विरुद्ध नेदरल्यान्ड 12:45 राति बी समूहमा रहेको छ। स्पेन विरुद्ध नेदरल्यान्ड चाहिँ 12:45 राति हुनेछ, आजैको दिनमा हुनेछ, 30 गतेको दिनमा। स्पेन विरुद्ध नेदरल्यान्ड 12:45 राति समूह बीमा रहेको छ दुवै टिम। र त्यस्तै गरी आज हुने खेल चिल्ली विरुद्ध अस्ट्रेलिया 3:45 बिहान हुनेछ, समूह बीमा रहेको छ। आज 3 खेल हुनेछ, मेक्सिको विरुद्ध क्यामरुन 9:45, स्पेन विरुद्ध नेदरल्यान्ड 12:45, र त्यस्तै गरी चिल्ली विरुद्ध अस्ट्रेलिया 3:45 बिहान हुनेछ। भने आफ्ना सपोर्टको लागि हेर्न नभुलाउनु होला, मैले टाइम भनिसकेँ। अब जाउँ तेरिया फौजा मगरको बारेमा थोरै भए पनि जानकारी दिनको लागि। यदि तपाईँ पनि तेरिया फौजा मगरलाई भोट गरेर, धेरैभन्दा धेरै भोट गरेर जिताउन चाहनुहुन्छ भने तपाईँ इन्डियामा हुनुहुन्छ भने 1800833600007 मिस कल गर्न सक्नुहुनेछ र तपाईँले तेरियालाई भोट जानेछ। त्यस्तै गरी तेरिया मगर चाहिँ के कसरी डिआइडी लिटिल मास्टरको सिजन 3 पुग्यो भन्ने हामी थोरै जानकारी दिन्छौँ। भारतमै भएको डिआइडी लिटिल मास्टर सिजन 3 अन्तिम 5 टप 5 छनौटमा पुगेका तेरिया फौजा मगर चाहिँ अहिले रूपन्देवी आफ्नो जिल्ला आउने क्रममा चाहिँ 10,000 बढीले उनलाई स्वागत गरेको थियो। भैरवबाट सुरु भएको यस्तो भिड बुटोल हुँदै उनको घर रुद्रपुरको सुनगाबा चोकसम्म पुग्दा पनि थामी नसक्नु भइसकेको थियो। र दोस्रो दिन तेरियाले बागेश्वर संहितालय लय लगायतका दर्जनौँ सङ्घ संस्थाहरू ठाउँ ठाउँमा सम्मान ग्रहण गरिने भने बुटोलको ट्राफिक चोकमा 10,000 दर्शक माझ नृत्य प्रस्तुत गर्दै आफूलाई भोट दिएर जिताउन अपिल गरिन्। र तेस्रो दिन शनिबार मुम्बई प्रस्थान गरिसकेका छन् तेरिया फौजा मगर। यति कलिली बालिका यति ठुलो स्वागत र समर्थनको भिड रूपन्देवीमा कहिले देखेकी थिइनँ। बागेश्वर संगीता लय बुटोलका सङ्गीतकार सुरेश सेन्चुरीले भने कलाले कलाको कुनै जात धर्म समुदाय र सीमा हुँदैन भन्ने पुष्ट भयो। कलाप्रेमीका लागि यो साँच्चीकै ऐतिहासिक घटना साबित भएको छ भनेर हामीलाई जनाउनु भएको थियो। र रूपन्देवी रुद्रपुर सुनगाबा चोक घर भएकी तेरिया डिआइडी लिटिल मास्टर सिजन 3 14 मुनिका करिब 4,00,000 मध्येबाट छनौट भएका 40,000 प्रतिस्पर्धीहरूलाई पछि पार्दै टप 5 पुग्न सफल भएको छ। र उहाँलाई तपाईँको धेरैभन्दा धेरै भोट चाहिएको छ। तपाईँ साथीहरू धेरैभन्दा धेरै फेसबुक चलाउनुहुन्छ, फेसबुकमा गएर तेरिया फौजा मगर हान्नुहोस् र www.jtb.com/diidlittlemaster आउनेछ। त्यसमा गएर क्लिक गर्नुहोस् र तपाईँलाई अन्य कुरा त्यहीँ देखाएको हुन्छ र त्यहाँ गएर तपाईँले आफ्नो सबै त्यहाँ एउटा फारम दिएको हुन्छ, त्यो फारम भर्नुहोस् र तेरिया फौजा मगरलाई तपाईँको भोट जानेछ। तपाईँको एक भोटले पनि तेरिया फौजा मगरले हामी नेपाली हो भनेर गौरव गर्ने एउटा इतिहासमा छुट्टै पहिचान बनाउनेछ। जस्तै हाम्रो इन्डियन आइडल सिजन थ्रीमा प्रशान्त तामाङले हामीलाई एउटा नेपाली हो भनेर गौरवको सामु इन्डियन सामु हामी गायन क्षेत्रमा केही कमी छैन र भनेर एउटा देखाए जस्तै हामी गायन क्षेत्रमा मात्रै नभएर डान्स क्षेत्रमा पनि केही कमी छैन भनेर तिरिया फौजा मगरले देखाउने पालो आएको छ। त्यसको लागि तपाईँले धेरैभन्दा धेरै भोट गर्नुपर्ने हुन्छ। भोट गर्नको लागि तपाईँ इन्डियामा हुनुहुन्छ, इन्डियामा गएर बस्नुभएको छ भने 1800833607 मिस कल गर्नुहोस्, त्यही फौजा मगरलाई भोट जानेछ। र त्यस्तै गरी तपाईँ साथीहरू, अहिलेको साथीहरू चाहिँ धेरैभन्दा धेरै फेसबुक चलाउनुहुन्छ, आफ्नो साथीहरूलाई च्याट गर्नुहुन्छ, त्यसको साटो तपाईँको एक भोटले गर्दा त्यही फौजा मगरले नेपालको इतिहासमा एउटा छुट्टै डान्समा नाम राख्नेछ। www.jtv.com/diidlittlemaster गएर क्लिक गर्नुहोस्, तपाईँलाई त्यहाँनिर एउटा फारम दिएको हुन्छ, त्यो फारम सबै भर्नुहोस् र तपाईँले त्यो फारम भरिसकेपछि चाहिँ तपाईँको भोट, एक भोटले गर्दा तिरिया फौजा मगरले हामी नेपाली हो भनेर एउटा छुट्टी गौरव बनाउने अवसर पाउनेछ। त्यस्तै गरी कसरी भयो त यो सफलताहरू भनेर तिरियाको बारेमा हामी थोरै जानकारी दिन्छौँ। फेरि 2059 साउन रूपन्देवीमा रुद्रपुरका आमा अनिता छेत्री तथा बुबा विजय फौजा मगरकी कान्छी छोरीको रूपमा जन्मिएकी तेरिया सानैदेखि नृत्य भनेपछि हुरुक्कै हुन्थे र तेरियाका आमा बा दुवैजना नाच्न खप्पिस थिए। उनीहरूको त्यो वंशानुगत गुणले दोब्बर भएर छोरी सँगै पनि सरेको भन्ने जानकारी पाएको छ हामीले। तेरियाका 62 वर्षीय हजुरबुवा कृष्णबहादुर भन्छन् रुद्रपुरको स्थानीय विश्वविद्यालयका कक्षा 6 अध्ययनरत तेरिया सानैदेखि गाउँमा हुने हरेक सांस्कृतिक कार्यक्रम एवं विद्यालयको अतिरिक्त क्रियाकलापमा सरिक हुन्थिन् र उनी पढाइमा पनि सधैँ प्रथम आउने गर्थ्यो। 7 वर्षको उमेरमा गाविस स्तरीय नृत्य प्रतियोगितामा प्रथम भएपछि परिवारलाई तेरियाले केही न केही गर्छ भन्ने आशा जागेका र उनका हजुरबा कृष्णबहादुरले सम्झन्छन्। तेरियाले डिआइडीमा भाग लिने बारम्बार जिद्दी गर्न र जिल्लामा हुने जुनसुकै नृत्य प्रतियोगितामा जितेर आउन थालेपछि परिवारलाई पनि एउटा हौसला पाएको थियो। र त्यस्तै गरी 2065 सालमा बुटोलको बागेश्वरी सङ्गीतालयमा भर्ना गरिदिए। नृत्य सिक्न उनी बिहान 5 बजे उठेर हजुरबुवासँग करिब 30 किलोमिटर टाढा बुटोलमा पुग्थिन् र उनले मुकेश गुरुङले नृत्य सिकाउँथ्यो र तेरिया नृत्यमा एकदम खपिस थियो। उसलाई एकचोटि सिकाएको नृत्य उसले बारम्बार कहिले पनि नबिर्सिने गर्दथ्यो। र त्यस्तै गरी नृत्य सिक्न क्रममै पोहोर साल काठमाडौँमा सम्पन्न स्कुल आयल फिल्ड क्याराभान शीर्षकको विद्यालय स्तरीय राष्ट्रव्यापी नृत्य प्रतियोगितामा प्रथम भई 1,00,000 रुपियाँ जितेर पनि तेरियाले नगद पुरस्कार पाएको थियो। र त्यस्तै गरी कसरी पुग्यो तेरिया फौजा मगर भन्ने बारेमा यो हामी केही छिनपछि जानकारी दिन्छौँ र यो मिठो साङ्गीतिक आवाजपछि हामी तेरिया कसरी डिआइडी लिटिल मास्टरको सिजन 3 अझै सहभागी हुन पुग्यो भनेर केही छिन जानकारी दिन्छौँ यो साङ्गीतिक आवाजपछि। यो छोटो साङ्गीतिक आवाजपछि कार्यक्रममा फेरि स्वागत गर्न चाहन्छु। तेरिया मगरको छोटो जानकारी दिन चाहन्छु म। तेरिया डिआइडी 3 चाहिँ भाग लिन चाहेपछि हजुरबा कृष्णबहादुर मुम्बई कम्प्युटर इन्जिनियरिङ अध्ययनरत आफ्ना भतिजा तेजबहादुरको सहयोगमा जिटिभीमा सम्पर्क गरेर जिटिभीले एउटा हिन्दी गीतमा नाचेको भिजुअल बनाएर पठाउनु भन्यो र सोही अनुसार बागेश्वरी सङ्गीतालयको सहयोगमा नृत्यको भिजुअल बनाएर पठाएर जसमा जिटिभीले ओके गरेर तेरियालाई जनवरी 13 सम्म मुम्बई आउन भनेर अडिसन भने 19 तारिकमा थियो र मुम्बई पुगेपछि अडिसनका लागि कोरियोग्राफर खोजी गर्ने क्रममा सार्थक मिर्सलाई भारु 23,500 रुपियाँ तेरियाले प्रशिक्षणका लागि दिएको थियो र मुम्बईमा 3 अडिसनमा पार गरेपछि जिटिभी टिमले तेरियाका हजुरबुवा टेलिभिजन अडिसनका लागि मुम्बईबाट छनौट पर्न कठिन हुने भएकाले नयाँ दिल्ली जान सुझाव दिएर तेरियाले मुम्बईमै सम्मान गर्छु भनेपछि हजुरबुवाले दिल्ली गए लगेर अडिसन दिलाए जहाँ तेरिया सफल भइन् र 1.5 महिना भारतमा बस्दा उनका हजुरबुवा 1,00,000 भारतीय रुपियाँ खर्च भइरहेको थियो र तेरियाका लागि र त्यसपछि तेरिया फेब्रुअरी 8 सुरु भएको मेगा अडिसनमा पुगिँदा त्यहाँ पनि सफल भएर 102 छनौट भइन् र त्यसपछि कोरियोग्राफर राउन्डमा 36 मेगा राउन्डमा 16 हुँदै भोटिङ राउन्ड टप 10 छनौट हुन सफल भइन् र तेरिया मेगा अडिसन सफल भएपछि हजुरबा नेपाल फर्किएर आमा अनितालाई मुम्बई पुगिन् र म अनि डिआइडीमा जितेर आउँछु भनेर सबैलाई खुसी बनाएर नेपालको नाम राख्नेछु भनेर तेरियाले भनेको छ। त्यसको लागि तपाईँको धेरैभन्दा धेरै भोट चाहिन्छ, तपाईँले भोट गर्न सक्नुहुनेछ www.gtv.com/dialmastermा गएर तपाईँले भोट गर्न सक्नुहुनेछ। र हामीले थोरै जानकारी दियो तेरिया मगरको बारेमा, तपाईँले धेरैभन्दा धेरै भोट गर्नुहोला, तेरिया टप 5 पुगेको छ, तपाईँको हात रहनेछ तेरियालाई कहाँसम्म पुर्याउने भन्ने, र डान्समा पनि नेपाली केही कम छैन भनेर तेरियाले देखाएको छ। र यही जानकारीको साथ अब पनि कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। तिनजेलसम्म रेडियो अर्पण 104.5 मेगा सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। इन्टरनेट अनलाइनबाट विश्वको जुनसुकै कुनामा रहेर पनि साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। तिनजेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई पनि विशेष आभारी व्यक्त भन्दै तपाईँकै आफ्नै साथी दिवस मगर पनि बिदा हुन्छु। नमस्कार।